आगो बिन मुटु किन यति साह्रै जल्दै छ, छिया छिया पर्दै मन भित्र भित्रै बल्दै छ। आगो बिन मुटु किन यति साह्रै जल्दै छ, छिया छिया पर्दै मन भित्र भित्रै बल्दै छ। जिंदगी को सपना टूटे सारा, खुशी हरू पुगे कता दुख बचे सारा। बन्छ माया सबलाई यस्तो हुने भए, बिछोड किन हुन्छ यहाँ सम्झे सम्झे रुने भए। खुवा पनि आज किन ढुङ्गा भन्दा साह्रो भयो, आकाशको जुनलाई जस्तै छुन पनि गाह्रो भयो। आगो बिन मुटु किन यति साह्रै जल्दै छ, छिया छिया पर्दै मन भित्र भित्र बल्दै छ। पार्यो मुटु सम्हाले रसिया, पागल सरी तिम्रै यादमा भौतारी दै जिए। मलाई नाता तोडी गयो, तिम्रै यादमा डुबाई मलाई आफू परै भयो। आज मेरो जीवन भयो बगरको ढुङ्गा जस्तो, माझी बिन भौतारेको बेसहारा ढुङ्गा जस्तो। आगो बिन मुटु किन यति साह्रै जल्दै छ, छिया छिया पर्दै मन भित्र भित्रै बल्दै छ। देर ना